सवाल पूछा गया है कि आद्य शंकराचार्य ने मैं शिव हूँ मैं शिव हूँ मैं शिव हूँ कहा था, तो क्या ये ब्लास्फेमी नहीं है? ईश्वर के खिलाफ कोई गुनाह नहीं है ये? अगर आप मुस्लिम हो तो शायद ये गुनाह है, और ये गुनाह मंसूर नाम के एक सूफी फकीर ने किया था। लेकिन आप अगर शैव हो तो ये गुनाह नहीं है। आद्य शंकराचार्य एक ऐसी पर्सनैलिटी है जिसके बारे में अभी तक कुछ पता ही नहीं चला है। हमें जो पता चढ़ रहा है वो सब 10वीं शताब्दी के बाद लिखा गया है, और ये 7वीं या 8वीं शताब्दी में पैदा हुए थे। 200 साल बाद किसी पे जब कोई लिखा जाता है या उनके नाम पे किताबें 200 साल के बाद आती है लिखी हुई है करके, तो बहुत सारे क्वेश्चंस खड़े हो जाते हैं। ये क्वेश्चंस और भी गहरे हो जाते हैं, क्योंकि शैवों का जो पाशुपत दर्शन है उसमें एक आचार्य शंकर करके 5वीं शताब्दी में होके गए, और पाशुपत दर्शन का कहना है कि ये जो श्लोक है मैं शिव हूँ वो आचार्य शंकर का है, आद्य शंकराचार्य का नहीं। कुछ लोगों का कहना है कि आचार्य शंकर और आद्य शंकराचार्य एक ही थे, बाद में जो कुछ लिखा गया है उनके नाम पे वो बाद में जो शंकराचार्य आ गए उन्होंने लिखा है, आद्य शंकराचार्य ने इसमें से कुछ भी नहीं लिखा है। खुद आकर आप आद्य शंकराचार्य के बारे में बात करने जाओगे विद्यमान शंकराचार्य से, तो वो कभी कभी ऐसा कहेंगे कि ये शंकराचार्य का लिखा हुआ है ये नहीं लिखा हुआ है, वो खुद ही ऐसा शुरू करेंगे। मतलब जो खुद शंकराचार्य है उन्हें भी ये गारंटी नहीं है आज की तारीख में कि शंकराचार्य के नाम पे जो किताबें है वो सारी की सारी शंकराचार्य की लिखी हुई है। तो मैं अब ये कहता हूँ कि ये जिसने भी लिखा है उसे हम फिलहाल आचार्य शंकर कहते हैं, तो क्या ये गुनाह है शैवों की नज़र में? तो नहीं है। उल्टा आप अगर ये कह रहे हो कि मैं शिव नहीं हूँ तो ये गुनाह है। क्योंकि आप अगर ये कहते हो कि मैं शिव नहीं हूँ, मैं श्रीधर तिरवे हूँ, मैं विजय मोदी हूँ, मैं अजय शाह हूँ, मैं गोस्वामी हूँ, मैं कांबळे हूँ, मैं गौतम सातकर्णी हूँ, अब अगर आप ऐसा कुछ कह रहे हो अपने नाम से तो वो ब्लास्फेमी है। क्योंकि जब आप ये कहते हो कि मैं फलाना हूँ तो इसका मतलब आप शिव नहीं हो, आप खुद को शिव से अलग कर रहे हो, और शैवों में जीव और शिव अलग नहीं है, हम सब शिव है। बस इसका साक्षात्कार हमें नहीं होता, और जब साक्षात्कार होता है तो आचार्य शंकर की तरह आप मैं शिव हूँ कहने लगते हो। खुदा में और बंदे में कोई फर्क ही नहीं रहता। لیکن اسلام اس کی اجازت نہیں دیتا، کیونکہ اسلام موکش پہ وشواس نہیں رکھتا، اسلام صرف مذہب پہ دھرم پہ وشواس رکھتا ہے، اور جو دھرم پہ وشواس کرتے ہیں وہ اسے دھرم دروہ دیو دروہ مانیں گے ہی مانیں گے، کیونکہ وہاں ادویت کی سنکلپنا ہے ہی نہیں۔ آپ اگر جوڈائک ریلیجن دیکھو گے تو وہاں ادویت نہیں ہے، نان ڈویلزم نہیں ہے، وہاں سب ڈویلزم ہے، اور خدا گاڈ کہیں بیٹھا ہے اور وہ قیامت میں آپ کا فیصلہ کرنے والا ہے۔ شیووں کی نظر میں شردھا ہے، شیووں کی نظر میں دھرم ہے، لیکن شیووں میں شردھا اور دھرم کی کوئی جگہ ہے ہی نہیں۔ اب یہاں سے انڈین ریلیجن الگ ہونا شروع ہو جاتا ہے، اسے ریلیجن بھی نہیں کہنا چاہیے، ہم نے ہمیشہ اس کے لیے لفظ استعمال کیا ہے، وہ تنتر ہے۔ پھر تنتر کو ہم نے درشن بنا دیے بعد میں، اور 114 تنتر دیے گئے ہیں بھگوان شیو کے دوارا، بھگوان شنکر کے دوارا۔ تنتروں میں موکش ہے، دھرم نہیں ہے۔ آگے جا کے کئی لوگوں نے پھر ویدک شروتیا اور تنتر شروتیا دو الگ الگ شروتیوں کا بیان کیا ہے، اور کہا ہے کہ ویدک شروتیا الگ تنتر شروتیا الگ، یہ بھی ہوا ہے اس دیش میں، لیکن دونوں شروتیوں کا ادویت پہ وشواس ہے، اس لیے انڈین ریلیجن میں یہ دقت نہیں آتی۔ یہ جو کہہ رہے کہ سب دھرم سمان نہیں ہے، ایکچولی ایسا جڑائک دھرم انٹائرلی الگ ہے، جا موکش پہ وشواس ہی نہیں ہے۔ اب جو دھرم موکش پہ وشواس ہی نہیں کرتے وہ کیسے انڈین دھرم کے جیسے ہو جائیں گے؟ ہو ہی نہیں جائیں گے، سمانتا ہے ہی نہیں۔ آپ خامہ کا ایک جھوٹ پھیلا رہے ہو، اور اس جھوٹ پھیلانے سے سمانتا آئے گی نہیں، کیونکہ سمانتا ہے نہیں۔ ارے جھوٹ پتہ نہیں کہاں سے پھیلنا شروع ہو گیا، اور سوامی ویویکانند نے پھر اس کو بڑھا دیا شکاگو میں، انہوں نے کہا کہ وہ رام کرشن پرمہنس کا آدھار لے کے۔ آپ رام کرشن پرمہنس جب یہ بات کر رہے تھے تو وہ موکش کو فالو کر رہے، دھرم کو نہیں۔ وہ دھرم جسے کہہ رہے وہ موکش ہے ایکچولی، اور یہ جو غلط کی ہے دھرم اور موکش ایک کرنا، وہاں سے گڑبڑ شروع ہو گئی۔ تو فرق ہے، ایک دھرم کیندری ہے، ایک موکش کیندری ہے، اور اس میں بھی جو مذہب کیندری ہے وہ الگ ہی ہے دھرم کیندری میں بھی۔ دھرم والے لوگ کم سے کم موکش پہ وشواس تو کرتے، مذہب کیندری والے لوگ جو ہے وہ تو موکش پہ وشواس ہی نہیں کرتے، اسی لیے تو منصور کو کریسیفائی کیا گیا۔ صوفیوں نے تھوڑا زندہ رکھا ہے، لیکن وہ اتنا مائنورٹی میں، اتنا مائنورٹی میں، وہ کوئی مسلمانوں کی دھارا ہے ہی نہیں۔ اقبال نے ایک جگہ پہ اسی لیے بہت کرٹیسائز کیا تھا صوفیوں کو، وہ اسی مدعے کو لے کے کیا تھا کہ یہ اسلام میں ہے ہی نہیں اوریجنل، کہیں بھی موکش وغیرہ کہاں سے لائے آپ؟ تو انہوں نے کہا ہے کہ یہ ویدانت کا انفلوئنس ہے، اس لیے اقبال نے کہا تھا کہ یہ صوفیانہ وغیرہ سب بیٹھتا نہیں اپنے اسلام میں۔ اور ایسا اگر آپ کسی مولوی کو پوچھے گا، آپ پوچھے گا ان کو، وہ یہی جواب دیں گے، موکش ہماری مذہبی سنکلپنا نہیں ہے بولیں گے وہ۔ تو آپ اگر مذہب کے لیول پہ بات کریں گے تو یہ بلاسفیمی ہو جائے گی، لیکن دھرم اور موکش کے لیول پہ بات کرو گے تو یہ بالکل الٹی جو ہے، میں شیو نہیں ہوں، میں برہم نہیں ہوں، یہ بلاسفیمی ہے انڈین ریلیجن میں، الٹا ہے۔ اب یہ دو چھوڑ کیسے مینیج کریں گے آپ؟ تو یہ مینیج کرنے کے لیے آپ کو آزمانا پڑے گا موکش سچ مچ ہے کہ نہیں، سادھنا کرنی ہوگی، اور سادھنا کوئی کرتا ہی نہیں، بس اسٹیٹمنٹ دیا جا رہا ہے۔ जिन्होंने इस अद्वैत का अनुभव किया है वो तो यही बोलेंगे, मैंने किया इसलिए मैं बोलता हूँ हाँ जीव शिव है, शिव जीव है। मेरे मन में कोई शंका नहीं है, लेकिन आप मुझ पे क्यों ट्रस्ट करेंगे? आपको नहीं करना चाहिए, आपको खुद साधना करनी चाहिए और आजमाना चाहिए सच में क्या है। जब तक आप साधना में नहीं उतरेंगे तब तक पता ही नहीं चलेगा। तो ब्लास्फेमी के कंसेप्ट दोनों धाराओं में बिल्कुल दो छोर पे खड़ी है धाराएं, जो यहाँ ब्लास्फेमी है वो उधर नहीं है, उधर जो ब्लास्फेमी है वो इधर नहीं, बस फर्क है तो सजा का। मजहब में बहुत बड़ी सजा है, यहाँ सजा नहीं। आप अगर कहते हो कि नहीं जीव शिव अलग अलग ही है तो ऐसे संप्रदाय को भी यहाँ स्थान है, उनको द्वैती कहा जाता है। अरे इस्लाम का इन्फ्लुएंस है, क्रिश्चियनिटी का इन्फ्लुएंस है, 10वीं शताब्दी में आया ये, एक वाया क्रिश्चियन आ गया फिर बाद में वाया इस्लाम। द्वैतवाद तो नहीं तो है ही नहीं इस देश में, ये सब जुडाइक इन्फ्लुएंस से आए हुए सारी चीज़ें। और वैष्णववादी जो लोग थे, वैष्णव धर्म के लोग जो थे, उन्होंने बहुत प्रोपगेट किया इसको। तो आप समझा कीजिए, मैं श्रीधर थे हुए आपसे बात कर रहा था, आपने मुझे प्यार से सुना इसलिए शुक्रिया।